चलिए आयत नंबर 47 को दोबारा जरा देखते हुए आगे चलते हैं। लो खरजू फीकुम मा ज़ादूकुम इल्ला खबाला वला औदाउ खिलालकुम यबगूनकुमुल फितना वफीकुम समाउन लहुम वल्लाहु अलीमुम बिज़्ज़ालिमीन। अगर वो निकलते भी तो तुम्हारे अंदर खराबी ही का इजाफा करते और तुम्हारे दरमियान फितना परदाजी के लिए इधर उधर दौड़ते फिरते। फिर तुम में भी कुछ लोग ऐसे हैं जो इनकी बातें ध्यान से सुनते हैं। अल्लाह ताला ऐसे जालिमों को खूब जानता है। हमने देखा कि जब अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिहाद की कॉल दी लोगों को, तो इस जिहाद के आते ही लोग चार गिरोहों में बट गए। और हमेशा ही ऐसा होता है कि जब भी दीन के रास्ते में निकलने की दावत होती है, एक तरफ तो सच्चे मोमिन होते हैं, उनके अंदर भी फिर मजीद तर्जे होने लगते हैं। कुछ फौरन कबूल कर लेते हैं, कुछ थोड़ी देर सोच के करते हैं और कुछ बिल्कुल ही नहीं करते, कुछ करके फिर बीच में पलट आते हैं। इसी तरह जो मुनाफिक होते हैं वो भी मुख्तलिफ तरह से इन चीजों के अंदर दौड़ धूप करते हैं कि ताकि ये पता चल जाए कि हम इस चीज के साथ भी हैं लेकिन साथ जाना चाहते नहीं। तो अल्लाह ताला ने यहाँ अपने नबी को तसल्ली दी कि गम न करें, अगर ये नहीं आ रहे, ये घरों से नहीं आ रहे और आपसे बहाने बना रहे हैं, तो ठीक है, इनके आ जाने से कोई ज्यादा फायदा नहीं होना था, बहुत ज्यादा फर्क नहीं पड़ता। हाथ जाते तो वहां फितने ही फैलाते, क्योंकि अब देखिए कि जिसकी सोच गंदी होती है ना, वो काबा में बैठ के भी गलत चीजों के मंसूबे बना रहा होता है। आखिर वो भी तो लोग ही होते हैं ना, सिद्धों से जूते चुराते हैं, क्योंकि उनको उनकी सोच गंदी थी, उनका इरादा गंदा था। वही लोग जो खाना काबा में अल्लाह की बरकतें लेने जाते हैं, कुछ लोग वहां जाते ही सिर्फ भीख मांगने के लिए हैं, तो ऐसे लोगों का फिर ना जाना बेहतर है। बहुत गहरा सूल मुझे इससे जिंदगी में मिला कि थोड़े और मुखलिस लोग अगर आपके साथ काम करने के लिए तैयार हैं या आपके मिशन के साथ सच्चे हैं, मुखलिस हैं, तो बहुत सारे लोग जो जाहरी लुबादे में तो उस काम का साथ दें लेकिन अंदर कुछ और उनके अगर दिल में ख्वाहिशात हैं या कोई और उनके अजायम हैं, तो उससे बेहतर है कि फिर ऐसे लोगों से बच के रहा जाए। और फिर अल्लाह ताला फरमाते हैं कि ये जो बातें झूठी करते हैं कि हम फितने में पड़ गए और पड़ जाएंगे, हकीकत में फितनों में तो पड़े हुए हैं। तो फितना यहाँ क्या है? अल्लाह के दीन से रुकना या नेकी का एक मौका आए और उसको इस्तेमाल ना कर सकना। अब इन्हीं फितनों में पड़े हुए लोगों को अल्लाह ताला ने फरमाया कि लकद तगुल फितनत मिन कब्ल वकल्लबू लकल उमूर। अलबत्ता फितने में तो ये पढ़ ही चुके हैं, फितना अंगेजियां तो ये कर ही चुके हैं और आपके कामों को दरहम बरहम करने के लिए उलट फेर करते रहे हैं। हत्ता जाअहुल हक, यहाँ तक के आ गया हक। वज़हर अम्रुल्लाही वहुम कारिहून, यहाँ तक कि अल्लाह का सच्चा वादा यानी इस्लाम के गलबे का आ गया और अल्लाह का हुक्म गालिब हुआ, जबकि ये लोग इस चीज पे नाक भूं चढ़ा रहे थे, पसंद नहीं करते थे। यानी इनकी इन फितना परदाजियों को अल्लाह ताला ने मजीद खोल दिया कि ये कोई आज नई बात नहीं, तबूक के मौके पे इनका आपसे पीछे रहना ये कोई नई बात नहीं, ये तो इससे पहले बहुत दफा ऐसे काम कर ही चुके। इशारा है इसमें अब्दुल्ला बिन उबई की तरफ, जिसकी फितनों की फहरिस्त बहुत तवील थी। असल में इसको अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का मदीना में आना पसंद ही ना आया था, क्योंकि आपके आने से पहले, पीछे जिक्र हो चुका लेकिन दोहरा रही हूँ ताकि आप उस सारे सिनेरियो को जहन में रखें कि इसकी रस्म ताजपोशी हो रही थी और सर खजरज ने इसको इज्तमाही तौर पर अपना सरदार मान लिया हुआ था और अब इसको एक ऑफिशियल तौर पे सरदार बनाने की रस्म होने वाली थी। इतने में जब नबी सल्लल्लाहु अलैहि वसल्लम आए, आपकी शख्सियत और आपके कामों से लोगों को महसूस हुआ कि असल तो हमें इस लीडर और इस कायद की जरूरत थी, तो नतीजतन फिर इससे नजरें हटके आपकी तरफ चल गईं। हसद और कीना था जिसकी वजह से सारी जिंदगी अब देखी कि आपके साथ रहने के बावजूद, नमाजें पढ़ने के बावजूद, कुछ जंगों में जाने के बावजूद भी इसका दिल इस्लाम की तरफ नहीं आया। मैं कभी किसी से ये सुनती हूँ ना कि हाय काश हम अल्लाह के नबी की जिंदगी में होते, हम उनको अपनी आंखों से देखते, आज हम उनका सोचते हैं तो हमें कितनी मोहब्बत आती है। लेकिन मैं आप सबसे भी ये कहूंगी कि कभी ये मत कहें। वो भी आंखें ही थी, अबू जहल थी कि जिसने नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा, वो अबू लहा भी था जिसने आपको देखा, अब्दुल्ला बिन उबई था जो इस्लाम तक ले आया। ابو طالب بھی تھے جو آپ کے اتنے قریب رہے، دل و جان سے آپ کی ذات کی محبت کرتے رہے لیکن بات سے محبت نہیں کی. ہمیشہ یہ کہا کریں کہ اللہ جب بھی رکھ ہمیں اللہ کے نبی کی محبتوں میں رکھ. ان کو دیکھتے تو ان سے پیار کرتے، آج ہم ان کی حدیثوں سے پیار کریں، تصور میں پیار کریں. اب دیکھیے کوئی ضروری تو نہیں انسان جس سے محبت کرے اس کو دیکھے بھی، اس کے ساتھ رہے. بہت ساری چیزیں ایسی ہوتی ہیں جس کو انسان نہیں بھی دیکھ پاتا یا اس کے ساتھ ظاہری تعلق نہیں ہوتا، اس کے باوجود بھی انسان پھر اس کے ساتھ اپنا معاملہ جو ہے وہ درست کر لیتا ہے. پھر اسی طرح آپ دیکھیے کہ اللہ تعالیٰ فرماتے ہیں کہ حتی جعل حق کو، حق آ گیا. یہاں حق آنے سے مراد کیا ہے؟ مکہ فتح ہو گیا، اسلام آ گیا، چاروں طرف دنیا میں اسلام کے جھنڈے گھڑنے لگے. ان منافقوں کو پتہ چل گیا کہ ہم لوگ جو کام کرتے ہیں یہ چلے گا نہیں، زیادہ دن کی بات نہیں، ہم تو واقعی اسلام کے ساتھ یعنی رکاوٹیں ڈال بھی دیں لیکن اللہ اپنے امر کو غالب کر کے رہے گا. وہم کارہون. اس سے پتہ کیا چلا کہ آپ کی کامیابی کچھ لوگوں کو پریشان کرتی ہے، ایک کی فتح دوسرے کی شکست ہوتی ہے. اچھا یہ جو اوپر اس سے پہلے آئے تھے نا 47، اس کے اندر ایک لفظ تھوڑا سا شاید اس کی وضاحت نہ کی ہو میں نے، او داؤ او داؤ، یہ ایدا ان کے معنی میں ہے. اس کا مطلب ہوتا ہے سواری کو تیزی سے دوڑانا. اصل میں یہ چغل خور کی کیفیت بیان کی گئی ہے کہ وہ کتنی جلدی بھاگ بھاگ کے دوسروں کو باتیں بتاتا ہے. کوئی منظر آپ کے ذہن میں آیا ہو کہ کوئی شخص جو ایک بندے کی بات ادھر سے ادھر لگائے اور ادھر سے ادھر، تو آپ دیکھیے کہ اس کی ایکٹیویٹیز کیسی ہوتی ہیں. ایک بھگدڑ ہوتی ہے اس کی زندگی میں، ایک دروازے سے نکل دوسرے سے نکل، اس کو فون کر اس کو کر. تو یہی اللہ تعالیٰ نے یہاں لفظ ان منافقوں کے لیے بولے جو بظاہر اسلام کا نام لینے والے تھے لیکن حقیقت کیا ہے ان کے دلوں پہ تالے لگ چکے تھے. ایسے لوگ جو ہے نبی صلی اللہ علیہ وسلم کی محفلوں میں آتے تو تھے لیکن کیوں آتے تھے؟ آپ کی باتیں سننے کے لیے، سنانے کے لیے، جاسوسیاں کرنے کے لیے آتے تھے اور لشکروں تک میں جاتے تھے. اور ایسے لوگ ہر دور میں رہیں گے کہ جو لشکروں کے ساتھ تک جاتے ہیں. آپ دیکھیے کہ جو مشکل مسلمانوں نے سہی انہوں نے بھی سہی. مسلمانوں نے اگر بھوک پیاس سہی ہوگی تو ان کو بھی لگی ہوگی، گرمی ان کو لگی ان کو بھی لگی، لیکن نیت کا فرق ہے نا. اسی طرح انسان ایفرٹس کرتا ہے، کوششیں کرتا ہے، وقت لگاتا ہے. کچھ کی کوششیں اللہ کی رضا کی ہوتی ہیں، اللہ کے دین کو غالب کرنے کی ہوتی ہیں، فائدہ پا لیتا ہے. اور کچھ لوگ صرف اس میں مین میخ اور تنقید اور ایسی چیزوں ہی کے لیے اس چیز کو دیکھتے ہیں کہ جس سے اس کی غلطیاں پکڑی جائیں اور اس کو آگے جا کے پھیلایا جائے. آج ہمارے ہاں دین کے نام پہ بھی ایسا ہوتا ہے. آپ کبھی یہ نہ سوچیں کہ مسجدوں میں اگر کوئی بات کرتا ہے تو وہ محفوظ بات سمجھی جاتی ہے، وہ مسجدوں سے بات جلدی نکلتی ہے. بعض دفعہ آنے والے نمازی ایک دوسرے کے ساتھ اتنی قریب سے بات چیت کرتے ہیں لیکن بات میں خرابیاں نکلتی ہیں. یعنی ایسی بہت ساری چیزیں سننے میں آتی ہی رہتی ہیں کہ ایک مسجد میں نماز پڑھنے والے لیکن بات باہر نکال دی اور نکل جاتی ہے اور پھر وہ سارے اسلام کے اوپر بات آتی ہے. تو لہٰذا انسان کو ہمیشہ محتاط رہنا چاہیے. اسے یہ بھی چیز سمجھ آتی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم آپ کے گروہ میں ایسے لوگ ہیں، اس لیے سوچ سمجھ کے بات کیا کریں. اور آپ نبی صلی اللہ علیہ وسلم اس معاملے میں واقعی بہت زیادہ محتاط تھے، کبھی بھی کوئی بات کرتے کھل کے نہ کرتے. جنگوں میں عموماً آپ کوڈ ورڈز رکھ لیتے تھے، کوئی پوری بات نہیں کہتے تھے. آپ کے صحابہ کرام بھی اتنے اچھے ٹرینڈ تھے کہ بس ایک لفظ بولتے اور آپ سمجھ جاتے. ایک موقع پہ آپ لوگوں نے یعنی کسی کو کسی گروہ میں بھیجا تو بعد میں صحابہ کرام آئے، اب خبر دینی تھی تو آپ نے صرف دو قبیلوں کے نام بولے، اوزل اور قارا. تو آپ سمجھ گئے کہ جو انہوں نے کیا تھا وہی انہوں نے کیا ہے، یعنی غداری کی ہے. تو بہرحال اس سے دیندار کی ایک فراست اور ایک سمجھ کی بھی بات پتہ چلتی ہے. اور اس سے یہ بھی پتہ چلتا ہے کہ اگر کہیں واقعی فتنوں کا ڈر ہو تو انسان کو آنکھیں کھول کے رکھنا چاہیے، اور کوئی ایسی چیز جس سے مستقبل میں نقصان ہونے کا ڈر ہو اس سے اگر نبٹنے کے لیے انسان پہلے سے ہی ہوش مندی سے کام لے تو یہ بھی ایک اچھی بات ہوگی. اب یہاں ایک اور کردار کی بات ہے جو واقعی بہت بڑے فتنے میں پڑ چکا تھا. اس کو تو لگتا تھا کہ میرا فتنہ کوئی اور ہے لیکن اصل میں اس کا فتنہ جو تھا اس کی منافقت تھی. اللہ تعالیٰ فرماتے ہیں وَمِنْهُمْ، اور ان میں سے، مَنْ يَقُولُ، جو کہتا ہے. کیا کہتا ہے؟ اِذَلِّ، اجازت دے دیجئے مجھ کو، اذن سے ہے یہ، حمزہ زال نون، وَلَا تَفْتِنِّي، اور نہ فتنے میں ڈالیے مجھ کو، فَاتَ نُون، آزمائش میں نہ ڈالیے. اللہ تعالیٰ اس کی اس حرکت پہ کمنٹ کیا دیتے ہیں، الا فی الفتنتی سقطوا، خبردار رہو یہ لوگ تو پہلے ہی فتنے میں ڈل چکے. وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةٌ بِالْكَافِرِينَ، اور جہنم ایسے کافروں کو گھیرے ہوئے ہے. اللہ اکبر. اللہ تعالیٰ کا انداز دیکھیے کہ کسی کا نام نہیں ہے. بعض لوگ کہتے ہیں کہ کسی پہ تنقید کرنی ہو تو سارے عام بات کر دی کرے, اس کا نام لیا جائے اور اس سے اس کو پتا چل جاتا ہے. میں کہتی ہوں کہ یہ سنت طریقہ نہیں ہے. وَمِنْهُمْ ہے کوئی, مَئِ کوئی ایک ہوگا, اب جو ہے وہ خود ہی سمجھ لیتا ہے. یہ الگ بات ہے کہ بعض دفعہ جب ایسی بات کی جاتی تو کچھ لوگ جو نہیں اس چیز میں انوالو ہوتے وہ سوچتے ہیں کہ ہمارے لیے یہ بات کی گئی ہے. لیکن یاد رکھیے کہ ایک زندگی کا اصول ہونا چاہیے کہ اگر ہم کہیں بھی کوئی اجتماعی میٹر دیکھیں اور اس میں کوئی بات کی جائے تو اس کے سننے کا طریقہ کیا ہونا چاہیے. اپنا محاسبہ کریں, ایک یا دو منٹ دیں, کیا جو بات کی جا رہی ہے اس میں میری تو کہیں بات نہیں نہیں ہے تو لیو اٹ, یہ میرے لیے نہیں ہوگی. ہر بات ہر ایک کے لیے نہیں ہوتی. بعض لوگ بعض اجتماعی باتوں کو انفرادی لے لیتے ہیں اور ایسے محسوس کرنے لگتے ہیں کہ بس اب یہ بات ہمیں ہی کہی گئی. یہ بھی ایک ہماری قوم کا مزاج بن گیا. چونکہ احساس کمتری میں مبتلا ہم لوگ ہیں اور جو لوگ احساس کمتری میں مبتلا ہوتے ہیں تو ان کو شک ہوتا ہے ہر وقت کہ لوگ ہماری ہی باتیں کرتے ہیں. آج آپ مجموعی طور پہ دیکھیں, آج امت ہونے کے ناطے جو ہم لوگوں سے ہوتا ہے تو اس میں یہ کہ ہر وقت اگریسو موڈ میں رہتے ہیں. مجھے ایسا لگتا ہے کہ آج مسلمانوں کا یہ ایک المیہ بن چکا, ہر وقت اگریسو موڈ میں رہنا, دل کھلے نہیں. یہ ایسا کب ہوتا ہے جب دل کھلا نہیں ہوتا. میں آپ کو مثال دوں گی کہ جیسے کوئی چیز کھلی ہوتی ہے نا, آپ اس میں کوئی چیز ڈالتے ہیں تو اس کے اندر جذب ہوتی ہے, لیکن چھوٹی چیز کے اوپر آپ کچھ ڈالنا چاہیں تو وہ ابل ابل کے باہر خود ہی آتا ہے. کبھی آپ نے چھوٹی سی بوٹل میں آئل ڈالنے کی کوشش کی ہو یا ریفل کرتے ہوئے آپ جب ہینڈ لوشن وغیرہ ڈالتے ہیں تو اگر جگہ نہیں ہوتی نا تو چیز ابل ابل کے باہر آتی ہے. گاڑی کے اندر آپ گیس ڈالتے ہوئے دیکھیں, زیادہ کریں گے تو نہیں جائے گی. اسی طرح کچھ لوگوں کے دل کھوٹے ہوتے ہیں. کامیاب انسان کون ہے؟ جس کا دل کھلا ہو, اتنا اوپن ہو کہ جیسے ہر چیز ڈالے, محاسبہ, غور کرنا ہے یہ میری بات تھی نہیں تھی. اگر میری تھی تو کیا ہوا, اچھی بات ہے, شکر ہے اللہ کا مجھے پتا چل گئی, میں دور کر لوں گا, دیٹس اٹ. کوئی ضروری تو نہیں جو بات آج ہو گئی ہے وہ اب ہمیشہ رہے گی. زندگی کیا معاملات, شوہر بیوی کا معاملہ, دن میں کئی بار ایسی چپکلشیں ہو سکتی ہیں کہ اگر انسان ذرا اگریسو ہونے لگے تو پھر بات اسی کا ٹوٹ جائے. اس نے کہا کیوں, سوچا کیوں, ہو گیا ختم, لیو اٹ, اتنی بڑی بات نہیں تھی, آگے چلو. ہم الجھتے رہتے ہیں. کہیں بعض لوگ ہوتے ہیں ان کی گاڑی چلتے چلتے کہیں کھٹکتی ہے تو ان کو احساس ہوتا ہے کہ گاڑی بچ گئی ہے, شکر ہے, وہ چلتے رہتے ہیں. کچھ وہیں کھڑے ہو کے بھی شروع ہو جاتے ہیں, کیا ہوا, اچھا یہ پتھر کس نے رکھا تھا, ایسا کیوں, اچھا پولیس کو کال کرتے ہیں. اور اس میں ہو سکتا ہے وہ اپنے اس کام سے رہ جائیں جو کرنے نکلے تھے. تو زندگی میں بہت ساری چیزوں کو اگنور کرنے کی ضرورت ہے. دوسری بات اس آیت سے جو ہمیں معلوم ہو رہی ہے وہ کیا ہے کہ کچھ لوگ منافق ہوتے ہیں لیکن آگے اجازت نبی صلی اللہ علیہ وسلم سے پھر بھی مانگ رہے ہوتے تھے. اس سے کیا پتا چلتا ہے کہ کسی بات کا پتا چلنا اور ہم نہیں کر رہے, ختم, لیو اٹ, ہم نہیں جاتے جہاد میں, نہیں, اس بات سے بے نیاز نہیں تھے. اس سے کیا ثابت ہوتا ہے کہ اللہ کے نبی کی نظروں میں جچے رہنا چاہتے تھے. کیونکہ اگر اجازت نہ لیتے, شو اپ نہ ہوتے تو نظر سے اتر جاتے نا, دل سے اتر جاتے. آپ محسوس کر لیتے کہ بھئی یہ ہمارے ساتھ نہیں ہے, ختم بات. کچھ لوگ اس طرح کا رویہ اختیار کرتے ہیں کہ جو ہو کیئرس, ہمیں کون پوچھے گا اور ہم کس کے بندھے ہوئے ہیں, جب دل چاہے گا بات کر لیں گے, جب دل چاہے گا نہیں کریں گے. نہیں, یہ لوگ جو تھے ان کو اس چیز کی بہت کیئر تھی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہمارے بارے میں کیا سوچتے ہیں اور ہمارا نام آپ کی نظروں میں جچا رہے. کچھ لوگ کام نہ بھی کریں لیکن ان کا یہ بہت دل چاہتا ہے کہ لوگ ہمیں ایڈمائر کرتے رہیں, تو یہ فطرت کا اصول ہی نہیں ہے. ولا تفتنی, مجھے فتنے میں نہ ڈالیے. اب یہاں نام قرآن پاک میں تو نہیں لیکن روایات میں ملتی ہیں, ایک شخص جد بن قیس اس کا نام تھا, منافق تھا. اب جب تبوک کے لیے جانے کا موقع آیا اور ظاہر ہے کہ رومی تھے اس کے مقابلے میں, نبی صلی اللہ علیہ وسلم کے پاس آ کے کہنے لگا کہ میں حسن پرست آدمی ہوں, اگرچہ میری کئی بیویاں ہیں لیکن میں ایک حسن پرست آدمی ہوں اور رومی عورتیں بڑی خوبصورت ہوتی ہیں, تو میں ڈرتا ہوں کہ کہیں وہاں جا کے کسی بڑے گناہ میں نہ ٹل جاؤں, بہتر یہ ہے کہ مجھے وہاں نہ جانے دیں. اب یہ اس کا بہانہ تھا. اللہ تعالیٰ کہتے ہیں الا فی الفتنۃ سقطوا, یہ تو فتنے میں ڈل چکا. کیا فتنہ تھا؟ دین سے پیچھے رہنا, نیکی کا موقع ضائع کر دینا. اس سے کیا پتا چلا کہ بعض دفعہ نیکیوں سے پیچھے رہنا اپنے آپ کو فتنوں میں ڈالنا ہوتا ہے, جس طرح آج ہماری امت کا حال ہے, نیکیوں سے پیچھے رہے فتنوں میں ڈل گئے. یاد رکھیے کہ جب ہم اللہ کے دین سے پیچھے ہٹتے ہیں نا تو پھر اس کی جگہ کوئی نہ کوئی چیز لے لیتی ہے, वो फिर मसरूफियात भी हो जाती हैं, वो पार्टियां भी हो जाती हैं, वो शॉपिंग भी हो जाती है, फिर वो एक डिफरेंट लाइफस्टाइल होने लगता है। अल्लाह ताला का दिया हुआ लाइफस्टाइल कबूल करते हैं तो मुतमईन रहेंगे, इसके अलावा तो मुझे लगता है फितना ही फितना है। तो कहा ये तो फितने में पड़ चुके, यानी इनको नहीं समझ आ रहा कि आज मुसलमानों पे हालात कौन से हैं, आज मुश्किल कौन सी बात है और तुम अपनी जान बचा रहे हो। और यहाँ फितने में पड़ने से मुराद जिहाद से पीछे रहना भी है, यानी जिहाद से पीछे रहना, उससे गुरेज करना, ये बजाय खुद एक फितना और सख्त गुनाह है। दुनिया में तो पीछे रह रहे हैं लेकिन कल जहन्नुम इनको पीछे नहीं छोड़ेगी। वइन्ना जहन्नम लमुहीततुम बिल काफिरीन, और जहन्नुम अलबत्ता काफिरों को घेरने वाली है। ऐसे लोगों की निशानियां क्या है? इन तुसिबका हसनतुन तसुहुम, अगर आपको कोई भलाई पहुंचे इनको बड़ी बुरी लगती है, नाखुशगवार लगती है, बुरी लगती है। वइन तुसिबका मुसीबतुन, और अगर आपको कोई मुसीबत पहुंचे, कोई परेशानी पहुंचे, यकूलो तो कहते हैं कद अखजना अमरना मिन कबल, हमने तो अपना मामला पहले ही दुरुस्त कर रखा था। खुशियां मनाते हुए क्या कहते हैं? हमने शुक्र है पहले ही साथ नहीं गए, देखा हम कितने मुख्तात लोग थे, हम ऐसी आजमाइशों में पड़ते ही नहीं, इन मुश्किलात में पड़ते ही नहीं। वह यतवल्लो, और वो मुंह फेरते हैं किस हाल में? वहुम फरेहोन, के वो खुश होते हैं, खुशियां मना रहे होते हैं। ऐसे लोग जब मुसलमानों को हसना में देखते हैं तो ना खुश होते हैं। अब यहाँ हसना से क्या मुराद है? मुसलमानों की फतह, उनको माली तौर पे कामयाबियां मिलना, यहाँ खास तौर पे जिहाद की बात है तो माल गनीमत और कामयाबी। और सैयत उनसे यहाँ मुराद है नाकामी और शिकस्त। और कई ऐसे नुकसान होते हैं जो जंगों में मतवक्के होते हैं, और मुसीबत में पहुंचने के वक्त उनका ये अमल है कद अखज़ना अमरना मिन कबल, के हमने तो पहले से अपना मामला दुरुस्त कर लिया था। ये अपनी होशियारी साबित करने का एक जुमला है। आज भी देखिए कुछ लोग इस तरह से उतराते हैं, जरा कोई मामला उतरा कहते देखा हमने तुम्हें पहले ही नहीं कहा था, क्या जरूरत थी ऐसा करने की, हम तो पहले से जानते हैं। अच्छा दुनिया के रंग में तो जो हो सो हो, लेकिन जब दीन के रंग में ऐसी चीजें होती हैं तो उससे नुकसान बहुत होता है। बाज दफे एक इन बंदा अपने आप को बचाते हुए, सलामत रखते हुए दीन के कामों से दूर कर भी लेता है, लेकिन उससे बड़ा नुकसान वो क्या करता है कि दूसरों को भी उस रास्ते से रोकने लगता है। ये चीज बहुत तकलीफ दे होती है, जिससे फिर दीन की तरफ आते हुए लोगों के कदम जो है वो पीछे हटने लगते हैं। तो ऐसे लोगों को अल्लाह ताला फिर फरमाते हैं कि इनको एक जवाब दे दो, और वो क्या? कुल लन युसीबना इल्ला मा कतबल्लाहु लना, हरगिज हमें पहुंच ही नहीं सकता मगर वही जो अल्लाह ने हमारे नसीब में लिख दिया। यानी अगर कोई मुसीबत आएगी तो वही आएगी जो अल्लाह ने हमारे मुकद्दर में लिख दी, क्योंकि हुवा मौलाना, वो हमारा मौला है, हमारा साथी है, हमारा कारसाज है। वअलल्लाहि फल्यतवक्कलिल मुमिनून, और चाहिए कि अल्लाह ही पर तवक्कुल करें ईमान वाले। ऐसे लोगों को बता दो कि हम इतने बहादुर हैं। असल में या मोमिन और काफिर, या मोमिन और मुनाफिक का तकाबुल किया गया, दोनों की खसलतों का फर्क है। मुनाफिक जो करता है अपने दुनियावी फायदों को सामने रखते हुए करता है, कामयाबी हो तो इतराने लगता है, खुशी से फूला नहीं समाता, नाकाम हो तो मायूस हो जाता है। जबकि मोमिन की शान क्या है? वो जो कुछ करता है अल्लाह के दीन की सर बुलंदी के लिए करता है, उसके सामने अल्लाह की रजा होती है, कामयाबी मिले अल्लाह की मेहरबानी, इसका शुक्र, कोई इतराना नहीं, कोई बड़ापन नहीं। और अगर नाकामी हो जाए तो मायूस नहीं होता, अल्लाह ही की तरफ से समझता है, यानी असबाब को इख्तियार करता है, लेकिन अच्छे या बुरे नताएज का पैदा करना अल्लाह का काम है, इसीलिए अल्लाह ताला पर तवक्कुल करता है। हम अपनी अमली जिंदगियों पे अगर नजरें डालें तो हम कहाँ खड़े हैं? बहुत जरूरी है इसके ऊपर बात करने की, क्योंकि जब हम ऐसी बातों को देखते हैं तो हम कहते हैं ये उस दौर की बातें थी और वहां होती थी। क्या आज के दौर में भी ऐसा होता है? क्या आज भी नेकियों की तरफ आने वालों के कदम रोके जाते हैं? क्या उनको भी हटाया जाता है? और इस्लाम की फतह और कामयाबियां ऐसे लोगों को आज भी नापसंद लगती हैं? मैं जब इर्द गिर्द देखती हूँ और मैं सोचती हूँ कि हम मुसलमान मुल्कों में जो कुछ होता है, सब दीन का नाम लेते हैं, लेकिन किसी एक के दीन का काम करना किसी दूसरे दीन वाले को बुरा क्यों लगता है? सिर्फ इसलिए ना कि वो मेरी मस्जिद से मुतल्लिक नहीं, या वो मेरे मदरसे से मुतल्लिक नहीं, या मेरे मसलक से उसका ताल्लुक नहीं। अब देखिए कि अगर आपकी मोहब्बतों का महवर अल्लाह की जात है ना, तो आप अल्लाह के दीन के काम को देख के खुश होंगे। मैं जब किसी दीनदार का कमेंट पढ़ती हूँ किसी दूसरे दीनदार के बारे में, और अमूमन आप देखें हमारे यहाँ तो अखबारों की ये जीनत होते हैं कि लोग एक दूसरे के बारे में बेलाग किस्म के तबसरे करते हैं, मैं एक लम्हे के लिए ये सोच में पड़ जाती हूँ कि क्या इस शख्स को इसकी कोई खूबी ना दिखी, क्या इसके अंदर कोई और अच्छी बात नहीं थी जिसको ये एडमायर करता। फिर बाज दफा तो लोग इस हद तक तासुब रखते हैं कि कहते हैं कि ऐसे लोगों से तो बेदीन लोग अच्छे, ऐसे से तो काफिर लोग अच्छे, ऐसे से तो वो अच्छे। ये कैसे हो सकता है कि ऐसे से वो अच्छे? हम सब किसी की बात ना करें, अपने दिल को टटोला करें। अगर दिल में सच्ची मोहब्बत है ना रब की, तो आप रब की बात को, रब वालों को, रब का नाम लेने वालों को पसंद करेंगे। मैं कई दफा महसूस करती हूँ, कई दफा महसूस होते हैं कुछ लोग दीन का काम करते हैं लेकिन अकीदा ठीक नहीं। मिसाल है, हो सकता है एक खास रंग में उसके दीन का काम कर रहे हैं। कई चीजें, तकलीफ और दुख होना और बात है, हिदायत की दुआ करना और बात है, लेकिन मैं अपने दिल में घुटन नहीं महसूस करती। बार दफा लोग मजाक उड़ा रहे होते हैं किसी का, मतलब नाम ले लेके फुलाते, फुला तो ऐसे हैं दीन वाले घरों को छोड़ के चले जाते हैं, फुला तो ऐसे हैं और सिर्फ जिहाद ही करते हैं, फुला सिर्फ तबलीग करते हैं। यानी लोग ऐसी चीजों को पॉइंट आउट करते हैं महफिलों में बैठ के। ठीक है किसी की इसलाह करना उसके सामने या उससे बताना और बात है, लेकिन कम से कम मैं अपने दिल में जब महसूस करती हूँ तो मुझे तो वो लोग उन लोगों से फिर अच्छे ही लगते हैं कि जो दुनिया के गुलाम बन चुके हैं, जो शराब बेच रहे हैं, जो हराम कर रहे हैं, जो बुराइयों में फंस चुके हैं। तो अपनी जिंदगी का एक असूल बनाना चाहिए, कोशिश करें, बल्कि ऐसे लोगों से अगर दिल में हमदर्दी हो तो इंसान कोशिश करके फिर उनके साथ पहुंच सकता है कि देखिए ये नहीं ऐसे, ऐसे नहीं ऐसे, आप ये नहीं करें वो कर लें, ताकि आप किसी की जात का फायदा करें। तनकीद करना कितना आसान है, लेकिन अमली मैदान में सामने कूदना जो है ये बहुत ही बड़ी चीज है। तो लिहाजा अल्लाह ताला अब ऐसे तमाम लोगों को, सबक के आखिर में बात होती है, कुल कह दीजिए हल तरब्बसून, क्या तुम इंतजार करते हो या नहीं तुम इंतजार करते, बिना हमारे मामले में इल्ला मगर एहदल खुसनयैन, एक दो भलाइयों में से। यानी क्या तुम हमारे मामले में दो भलाइयों में से एक भलाई का इंतजार करते हो? किस चीज का इंतजार करते हो? ये वो यही है ना कि हमें दो भलाइयों में से एक मिल जाए, और हम वनाहनु, और हम न तरब्बसु, हम इंतजार करते हैं बिकुम तुम्हारे मामले में, अयुसीबकुमुल्लाहु बिअज़ाबिन मिन इंदिही, कि वो तुम्हें अपने पास से अजाब पहुंचा दे, औ बिअय्दीना, या हमारे हाथों से तुम्हें सजा दे, फतरब्बसु इन्ना माअकुम मुतरब्बिसून, लिहाजा तुम भी इंतजार करो और हम भी तुम्हारे साथ इंतजार करने वाले हैं। अब यहाँ देखिए कि दो बातें हैं, एक तो क्या है कि यहाँ खिताब किया गया ऐसे मुनाफिकों से, अल्लाह ताला अपने नबी सल्लम से कहते हैं कि देखिए आप इनसे पूछें तुम्हारा इरादा क्या है। ये बिल्कुल ऐसे ही है जैसे हम अपने लफ्जों में कहते हैं तुम बताओ तुम्हारा इरादा क्या है। तो यहाँ पूछना कोई सवाल बढ़ाने के लिए नहीं, बल्कि उन्हीं को जिंदा करने के लिए है, उनके अंदर जो मुर्दगी छा चुकी है उससे उनको निकालने के लिए कि देखो तुम क्या सोचते हो। हल तरब्बसून, तरब्बस रा बा स्वाद से, रॉब्स किसी मुतय्यन चीज का इंतजार होता है। पीछे आपको याद होगा तल्लाक के मौजू में ये लफ्ज आया था, या तरब्बस नबी अनफुसिहिन अरबता अशहरिन वश अरबता, कुछ इसी तरह का आ गया उसके लफ्ज है कि यानी बेवा औरतें जो हैं वो 4 महीने और 10 दिन तक इंतजार करें। तो उससे क्या पता चला कि तुम हमारे बारे में इंतजार करते हो बिना हमारे मामले किस चीज का, इल्ला इहदा, इहदा अहद की तानीस है, तानीस कहती है मोनस। अब तो ये चीज आप लोगों पे वाजे होनी चाहिए ना कि अरबी में गिनती जमा वाहिद और मुजक्कर दोनों में होती है, वाहिद है तो इहदा उसकी मोनस आ जाती है, दो में से एक हुस्नयैन। अब देखिए हुस्ना था ये असल में एक, तो जमा मुअन्नस थी तो उसकी वजह से एहदा आया, और हुस्नयैन तस्निया है हुस्नतुन का, हुस्न जैसे हसना का, پیچھے آپ نے دیکھا تصیب کا حسنتن تو اسی کا یہ بھی تسنی آ گیا. اب سوال پیدا ہوتا ہے کہ یہ دو نیک بھلائیاں کیا ہیں جس کا تم انتظار کرتے ہو, تو یہ کیا ہے, کامیابی یا شہادت. یہ دو ہی چیزیں ملتی ہیں نا جنگ میں جانے والوں کو, یا تو غازی بن کے کامیاب ہو کے آ جاتا ہے مال غنیمت کو لے کے, یا شہید ہو جاتا ہے. اللہ اکبر, موت کو اللہ تعالیٰ کامیابی کہہ رہے ہیں کہ دیکھو یہ کامیاب ہو جائیں گے, اگر یا ہم کامیاب ہو کے واپس آ جائیں گے یا پھر شہید ہوں گے, ہمارا کیا گیا. لیکن تم سوچو, نحنو نتربص بکم, ہم تمہارے حق میں کس چیز کے منتظر ہیں. اب یہاں منتظر سے مراد یہ نہیں ہے کہ ہم مسلمان دعا کر رہے ہیں سو, لیکن مراد اس سے کیا ہے کہ ہمیں پتہ ہے تمہارا انجام ہی ہے, تم جس راستے پہ چلے ہو تمہارے سامنے یہ دو ہی ڈیسٹینیشن ہیں کہ تمہیں دو میں سے ایک برائی ضرور ملے گی, اور وہ کون سی تھی اس کو آپ ذرا غور سے دیکھیے گا. نمبر ایک آپ ڈال سکتے ہیں, اَن یُصِیبَکُمُ اللَّهُ بِعَذَابٍ مِّنْ عِنْدِهِ, اس پہ نمبر ون ڈال لیجیے ان سرکل کر کے, کہ تمہیں ایک برائی دو میں سے جو ملے گی وہ کیا ہے, کہ اللہ تعالیٰ آسمان سے تم پہ کوئی عذاب ڈال دے. یہ کب کیسے ہوا, جیسے پچھلے انبیاء کی قوموں کے ساتھ ہوا کہ جب لوگ نبی کے مقابلے پہ آ گئے اور اس کو تکلیف دینے کی کوشش کی, تو پھر آسمان سے اللہ تعالیٰ نے ایسے لوگوں کو کچھ مصیبتیں بھیج کے, کوئی وبائیں بھیج کے وائپ آؤٹ کر دیا. تو گویا کہ پہلا طریقہ کیا ہے کہ اللہ تعالیٰ خود ہی کوئی عذاب لے آئے, تمہیں تکلیف میں ڈال دے, اور جس کے نتیجے میں تم صفحہ ہستی سے مٹ جاؤ. یہ ایک چیز ہے. اور دوسری کیا ہے, او بی ای دینا, ہمارے ہاتھوں سے مروائے. اس سے مراد کیا ہے, قتل کروا دے ہمارے ہاتھوں سے, ہم تمہیں قیدی بنا کے لے جائیں, یعنی جنگ میں تم ماتوب ہو جاؤ, مغلوب ہو جاؤ, اور ہم تمہارے سامنے جو ہے وہ حاکم بن کے کھڑے ہوں. یہ دونوں میں سے ایک ضرور ہوگا. تو لہذا فتربصوا ان معکم متربصون, بس انتظار کرو اور ہم تمہارے ساتھ انتظار کرنے والے ہیں. متربص کی جمع ہے متربصون, یہ اسم فاعل ہے, یعنی ہم بھی انتظار کرتے ہیں پھر تم بھی کرو, یعنی کہ پھر جو وقت ہوگا وہ دیکھی جائے گی, جو بات آئے گی سامنے وہ سب کے سامنے آ جائے گی. تو خلاصہ کلام کیا ہوا کہ لوگ اللہ کے راستے میں نکلیں گے, جیت گئے تو دوہرا فائدہ, ہار گئے تو اکیرا فائدہ. جیتیں گے تو دنیا بچ جائے گی, دنیا میں واپس آ جائیں گے. شہید ہو گئے تو زندگی جاویداں ہو جائے گی, کیونکہ مرنے والا شہید ہی رہتا ہے. نبی صلی اللہ علیہ وسلم کی ایک بڑی پیاری روایت ہے صحیح بخاری کی, ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے, آپ نے فرمایا کہ اللہ تعالیٰ نے مجھے اس بات کی ضمانت دی ہے. غور کیجئے گا, ضمانت, انشور کیا اس چیز کو, انشورنس دی ہے. کیا, جو شخص میری راہ میں نکلے اور اس کو مجھ پر ایمان اور میرے رسولوں کی تصدیق کے علاوہ اور کسی چیز نے نہ نکالا ہو, یعنی مقصد بس ایک ہی ہو, یا اللہ تعالیٰ پر ایمان لانا اور رسول کی تصدیق کرنا دو دوسری چیز, تو میں اسے یا تو اجر اور غنیمت کے ساتھ واپس کر دوں گا, یعنی بچ جائے گا زندہ, دنیا میں نعمتیں مل جائیں گی, مال مل جائے گا, یا پھر جنت میں داخل کر دوں گا. یہ صحیح بخاری کی لفظ ہے اور مسلم میں بھی ہے. حضرت ابن عباس رضی اللہ عنہ فرماتے ہیں, احد الحسنیین سے مراد فتح یا شہادت ہے, یا فتح ہے یا شہادت ہے, لیکن تم سوچو کہ تمہارا ہوگا کیا. تم اپنے آپ پہ غور کرو کہ جس راستے پہ تم چل نکلے ہو, کیا واقعی یہ راستہ جنت کو جاتا بھی ہے کہ نہیں. اسلام کا نام لے کے تم نے اپنے آپ کو مسلمان تو کہلا دیا, لیکن حقیقت یہ ہے کہ تم ابھی اس اسلام کی سیڑھی پہ چلے نہیں جس پہ چڑھنے کی ضرورت تھی. تو یہ تھا سبق پورا. خلاصہ یہی ہے کہ جس نے جو کیا وہ وہی پائے گا. جنگیں کیوں ہوتی ہیں, لوگوں کے ایمان کو پرکھنے کے لیے, آج کے دور میں بھی اور کل بھی. تب لوگ میدان جنگ میں جاتے تھے تو ایمان پرکھے جاتے تھے, آج تو گھر بیٹھے صرف کمنٹس لوگوں کے جو ہیں وہی ثابت کر دیتے ہیں کہ اسلام کے ساتھ ان کی محبتیں کتنی ہیں اور کیسی ہیں اور یہ کام کس طرح سے کرتے ہیں. لوگ جانے کٹا کے اس وقت بھی کوئی غلط بات نہیں سوچتے تھے اسلام کے بارے میں, آج کا حال کیا ہو گیا کہ لوگ باتیں کر کر کے گھر بیٹھ کے باتیں کرتے ہیں. پسندیدہ شغل بن گیا لوگوں کا تنقید کرنا, फलां क्यों कर रहा है, ये कोई जिहाद है, ये ऐसा है, आप नहीं कर रहे, खामोश रहे। आपको और मुझे किसी को किसी के बारे में कोई कमेंट देने की जरूरत नहीं। इवन अगर कोई गलत भी कर रहा है तो आप देखिए क्या हमारे कमेंट से वो ठीक हो जाएगा। असल बात यह है कि किसी की अच्छाई पे जब निगाह होगी ना तो बुराई खुद बहुत दब जाएगी। हम जब किसी की बुराई सामने रखते हैं तो उसकी अच्छाइयां भी हमारे सामने इस तरह फिर छुपने लगती हैं कि हमें वो दिखता नहीं है। तो लिहाजा अल्लाह ताला से यही दुआ करनी है कि हमें जाहरी और बातनी हर तरह के निफाक से बचाए और हम वाकई इस दुनिया में आके जो काम करते हैं वो अल्लाह ताला के यहाँ कबूल भी हो और दोनों भलाइयों में से एक हमें भी नसीब करे, बल्कि दोनों ही हो, कि जिंदगी भर हम अल्लाह के दीन का काम करते रहें और मौत भी अल्लाह ताला के रास्ते में ही आए। तिलावत एक दफा सुनेंगे इन आयतों की। أعوذ بالله من الشيطان الرجيم. لقد ابتغوا الفتنة من قبل وقلبوا لك الأمور حتى جاء الحق وظهر أمر الله وهم كارهون. ومنهم من يقول ائذن لي ولا تفتني، ألا في الفتنة سقطوا، وإن جهنم لمحيطة بالكافرين. إن تصبك حسنة تسؤهم، وإن تصبك مصيبة يقولوا قد أخذنا أمرنا من قبل ويتولوا وهم فرحون. قل لن يصيبنا إلا ما كتب الله لنا هو مولانا، وعلى الله فليتوكل المؤمنون. قل هل تربصون بنا إلا إحدى الحسنيين، ونحن نتربص بكم أن يصيبكم الله بعذاب من عنده أو بأيدينا، فتربصوا إنا معكم متربصون.